सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम शुभ बिहानी। नमस्कार अनि शुभ प्रभात। दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छ। प्राविधिक मित्र विष्णुसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम दैनिक बिहानी कार्यक्रम शुभ बिहानीको यो प्रहरलाई लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ। आज हामी यो कार्यक्रममा रहेर दैनिक बिहानी प्रस्तुतिमा आजको तिथिमिति, आजको दिन तपाईँको के कस्तो व्यतीत हुँदैछ, राशिफल अनि त्यसपछि रेडियो अर्पण 104.5 मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रस्तुत भयो र के कस्ता कार्यक्रमहरू प्रस्तुत हुन बाँकी छन् सोका बारेमा जानकारी तपाईँलाई हामी दिने गर्छौँ। सुरुवातमा लागौँ आजको तिथिमिति। आज मिति 2071 साल जेठ महिनाको 18 गते आइतबार, तदनुसार 2014 जुन 1 तारिक जेठ शुक्ल पक्ष चौथी तिथि 4:21 उपरान्त पञ्चमी तिथि पुनर्वर्ष्यो नक्षत्र राति 12:52 उपरान्त तृतीय नक्षत्र गण्डयोग दिउँसो 12:06 उपरान्त वृद्धि योग वाणिज्य कारण आनन्दी योगमा दक्ष योग चन्द्रमा मिथुन राशिमा 6:15 उपरान्त कर्कट राशिमा उद्योग बेला बिहान 6:39 रहनेछ। यो त रह्यो आजको तिथिमिति। आजको तिथिमिति लगतै हामी लाग्छौँ आज तपाईँको दिन के कस्ता बितिराख्नेछ, के कस्ता हुनेछन् राशिफलतर्फ अबको क्रममा। मेष राशि हुने तपाईँको आज आर्थिक कारोबारमा मनज्ञ आमदामी हुनेछ, आँटेको काम पुरा हुनेछ मेष राशि हुनेको आजको दिनमा। वृष राशि हुनेहरूको आजको मनमा प्रसन्न तथा खुसी रहनेछ, आफन्तबाट आवश्यक योग मिल्नेछ वृष राशि हुनेहरूको आज। मिथुन राशि हुनेहरूको स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्नेछ, अनावश्यक धन खर्च हुनेछ, स्वास्थ्यमा अलिकति गडबडी हुने कारणले गर्दा अलिकति होस पुर्याएर काम गर्नुभयो भने अझै राम्रो हुनेछ मिथुन राशि हुनेहरूको आज। कर्कट राशि हुनेहरूको आजको दिन आफन्तसँग सामान्य विवाद हुन सक्नेछ, मनमा भय तथा त्रास बन्नेछ। सिंह राशि हुनेहरूको आजको दिनमा मान प्रतिष्ठामा वृद्धि हुनेछ, अध्ययन तथा अध्यापनमा रुचि जाग्नेछ सिंह राशि हुनेहरूको आजको दिनमा। कन्या राशि हुनेहरूको आजको दिन यात्रामा रमाइलो तथा उत्साहप्रद रहला, आँटेको काम सम्पन्न होला कन्या राशि हुनेहरूको आजको दिन। दैनिक कामहरू अधुरा रहलन्, अप्रिय समाचारले मन दुखी बन्नेछ तुला राशि हुनेहरूको आजको दिनमा। वृश्चिक राशि हुनेहरूको आजको दिन धार्मिक कार्यतर्फ अग्रसर रहनेछ, अप्रिय समाचार सुन्नु पर्नेछ वृश्चिक राशि हुनेहरूको आजको दिनमा। धनु राशि हुनेहरूको लक्ष्मीको कृपा बनिरहनेछ, शत्रुले वाद्य वादन खडा गर्नेछ धनु राशि हुनेहरूको आजको दिनमा। समाजमा सम्मानित हुने समय छ, आँटेको काम सहजै पुरा हुनेछ, आफ्नो काममा अगाडि बढ्नुभयो भने अझै तपाईँले सफलता पाउनुहुनेछ आजको राशिफलबाट। कुम्भ राशि हुनेहरूको आजको दिन आफन्तसँग रमाइलो भेटघाट हुनेछ, रमाइलो यात्रा तय होला। र अन्त्यमा मीन राशि हुनेहरूको आजको दिन सोचे जस्तो नहुँदा मन दुखी हुनेछ, गरेको काम बिग्रन सक्नेछ मीन राशि हुनेहरूको आजको दिनमा। यो त भयो आजको राशिफल। आजको राशिफलले जे जस्तो भने पनि तपाईँ आफ्नो काममा अगाडि बढ्नुहोला, अवश्य पनि तपाईँले आफ्नो काममा सफलता रहनेछ। राशिफलले जे जस्तो भने पनि आँटेको कामहरू तपाईँको सफल रहन् यही कामना हामी गर्न चाहन्छौँ। अब हामी लाग्छौँ आज रेडियो अर्पण 104.5 मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो र के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छ, सोको बारेमा जानकारी दिनेतर्फ। शुभ बिहानीको प्रहरलाई अहिले तपाईँले सुनिराख्नु भएको छ। 8 बजे र 10 मिनटसम्म शुभ बिहानीको समय रहनेछ। त्यसपछि 8-10 बजेबाट 9 बजेसम्म पुराना नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। त्यसै गरी 9 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै 9:15 बाट 10 बजेसम्म मेरो रचना कार्यक्रम सुन्न सक्नुहुनेछ। साहित्यिक बसाइ रहनेछ, उक्त बसाइमा म तपाईँलाई भेट्न, तपाईँलाई साथ दिन आउनेछु। त्यसपछि 10 बजे समाचार रहनेछ अर्पण समाचारको पालो। अर्पण समाचार लगतै 10:15 बाट 11 बजेसम्म लोकझङ्कारको समय रहनेछ। लोकझङ्कारको बसाइलाई लिएर सहकर्मी रामु आउनुहुनेछ। 11 बजे अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ। 11 बजेर 10 मिनटपछि करिब 12 बजेसम्म सुन्न सक्नुहुनेछ। सुजिता र राजन सहकर्मी आउनुहुनेछ। त्यसै गरी 12 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै तपाईँले 1 बजेसम्म बलिउड फोल्डर सुन्न सक्नुहुनेछ। पुरानो गीतहरू नै छन्। र त्यसै गरी 1 बजे अर्पण खबर लगतै 1:10 बाट 2 बजेसम्म रहनेछ अर्पणको चौतारी राजन, अनि म स्वयं तपाईँको साथमा उपस्थित हुनेछु। त्यसै गरी 2 बजे अर्पण समाचार रहनेछ। अर्पण समाचारको पालो लगतै सदाजे अर्पण समर्पणको पालो रहनेछ। अर्पण समर्पणमा तपाईँलाई साथ दिन सहकर्मी रामु आचार्य आउनुहुनेछ। त्यसै गरी 3 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै टप अफ दि पब लिएर राजन दिल सहकर्मी आउनुहुनेछ। 4 बजेको पालो हो अर्पण खबरको। 4 बजेको अर्पण खबर लगतै 4:10 बाट 5 बजेसम्म कृषि चौतारी रहनेछ। सहकर्मी रामु सँगसँगै म पनि तपाईँलाई साथ दिन उपस्थित हुनेछु। त्यसपछि 5 बजे अर्पण बुलेटिनको पालो रहनेछ। अर्पण बुलेटिनको सकिए लगतै तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ 5:30 बाट 6 बजेसम्म। त्यसै गरी 6:36 बजेबाट 36 बजेसम्म तपाईँले नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ। 36 देखि 7 बजेसम्म अर्पण स्थानीय समाचारको पालो रहनेछ। अर्पण स्थानीय समाचार लगतै 7 बजेको पालो रहनेछ। अर्पण शुभ साँझ, अर्पण शुभ साँझमा तपाईँलाई साथ दिनको निम्ति रामु आचार्य आउनुहुनेछ। 7:30 बाट 8 बजेसम्म साझा खबर लगतै 8 बजेको पालो रहनेछ नेपालवाणी समाचारको। नेपालवाणी समाचार सकिए लगतै बिबिसी नेपाली सेवा रहनेछ 8:45 बाट 9:15 सम्म। त्यसपछि 9:15 बाट 10 बजेसम्म साझा सबल रहनेछ बिबिसी नेपाली सेवाबाट। 10 बजे नेपाल एफएम समाचार रहनेछ। 10:15 बाट 11 बजेसम्म खुलदुरी.com रहनेछ। र त्यसपछि हामी आजको कार्यक्रमबाट विश्राम लिन्छौँ। विश्राम लगतै भोलि बिहान पुनः 4 बजे हामी उपस्थित हुनेछौँ। 4 बजे प्रवचन मालको साथमा तपाईँलाई भेट्नको निम्ति हामी उपस्थित हुनेछौँ। 5:30 बाट 5:55 सम्म प्रभात बानी रहनेछ। त्यसपछि 6 बजे सिआइएनको साझा खबर र 6:36 देखि 7 बजेसम्म बानी बस रहनेछ। र 7:15 सम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ। अर्पण स्थानीय समाचार सकिए लगतै 7:15 बाट 7:30 बजेसम्म बिबिसी नेपाली सेवा बिहानी सेवा सुन्न सक्नुहुनेछ। त्यसपछि 7:30 बाट 8 बजेसम्म पुरानो पब गीतहरू तपाईँले 7:30 बाट 8 बजेसम्म तपाईँले स्वास्थ्य सरोकार सुन्न सक्नुहुनेछ। स्वास्थ्य सरोकारको लागि साथ दिन सहकर्मी ध्रुव आउनुहुनेछ तपाईँलाई साथ दिनको निम्ति। त्यसपछि हामी भोलि बिहान 8 बजे पुनः शुभ बिहानीको एउटा नवीन श्रृङ्खला लिएर तपाईँलाई भेट्नको निम्ति हामी उपस्थित हुनेछौँ। यो त रह्यो आजको दिनमा रेडियो अर्पण 104.5 मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छन् र के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो सोको बारेमा जानकारी मैले तपाईँलाई दिएँ। र अब भने हामी लाग्छौँ आजको जन्मदिन तपाईँ सम्पूर्णलाई शुभकामना दिनेतर्फ। आज कतिजनाको जन्मदिन परेको छ तपाईँ सबै सबैलाई मेरो व्यक्तिगत तर्फबाट रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट धेरै धेरै जन्मदिनको शुभकामना दिन चाहन्छौँ। आज शुभकामनाको शब्दहरू शुभकामना दिनेहरूमा हामीले कसैले पनि केही समाचार भेटिएको छैन र आज जन्मदिन पर्ने तपाईँ सबै सबैलाई पुनः एकपटक शुभकामना दिँदै आजको दैनिक प्रस्तुति बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको यो प्रहरबाट भने छुट्टिने बेला आइसकेको छ। यति दिन सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।